इल्म, अकल, नॉलेज एंड इंटेलेक्ट। नफ्स को जानने के लिए सबसे पहले इल्म और अकल को जानना और पहचाना होगा। इल्म क्या है और अकल क्या है? अल्लाह ताला कुरान में फरमाता है कि इल्म दिया गया है मगर थोड़ा सा महदूद लिमिटेड इल्म है। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। ويسألونك عن الروح قل الروح من أمر ربي وما أوتيتم من العلم إلا قليلا صدق الله العظيم۔ اور یہ لوگ تجھ سے روح کے متعلق سوال کرتے ہیں، کہہ دو روح میرے رب کے حکم سے ہے اور تمہیں جو علم دیا گیا ہے وہ بہت ہی تھوڑا ہے۔ سورہ بنی اسرائیل آیت 85۔ وہ الا قلیلا کہتا ہے، اگر خالق کہہ رہا ہے کہ علم تھوڑا ہے تو پھر یہ ماننا پڑے گا کہ عقل محدود ہے۔ پہلے علم اور عقل میں فرق کو سمجھ لیں۔ علم کسی شے کو جان لینے کا نام ہے، نوئنگ ہے۔ خود کو جاننے کے لیے ہمیں تلاش انکوائر کرنا ہوگا کہ ہمارے علم کا معیار کتنا ہے، اس کی پہنچ کہاں تک ہے۔ تو بات یہاں پہنچتی ہے کہ علم اپنی اصل میں کیا ہے۔ علم کی اصلیت ایکچوئلٹی تک پہنچنے کے لیے ہمیں خیال تھاٹ کو جاننا ہوگا، کیونکہ ذہن کی حرکت علم کی حرکت ہے، یعنی علم خیال سے متحرک ہوتا ہے۔ خیال یاداشت کا نام ہے، میموری ہے، ڈیٹا ہے۔ اگر کسی کی یاداشت کھو جائے تو اس کی سوچ ختم ہو جاتی ہے یا بے ترتیب ہو کر علم کی بگاڑ میں تبدیل ہو جاتی ہے اور پاگل پن کا ظہور ہوتا ہے۔ ہمارے تمام تر خیالات ہماری مکمل ترین یاداشت میموری ہیں، اور ہماری تمام تر یاداشت میموری ہمارا ماضی ہے۔ غور کیجئے، کیا ایسا نہیں ہے؟ ہمارے پاس مستقبل کی کوئی یاداشت میموری نہیں ہے، کوئی ڈیٹا نہیں ہے۔ حال کے اندر فی الوقت ہم خود موجود ہیں۔ اس کا مطلب یہ ہے کہ تمام یاداشت میموری یعنی ماضی ہے، پاسٹ ہے۔ جو ہو چکا ہے وہ ہمیں یاد ہے، اور یہی ہمارا خیال ہے۔ مصنف پر یقین کرنے کے بجائے ان سطروں کی شک یعنی ڈاؤٹ کی نگاہ سے دیکھیں اور اپنا تجزیہ خود کریں۔ جن تجربات اور احساسات سے ہم گزر چکے ہیں وہ ہمارا ماضی ہے۔ ہم نے کہیں پڑھا، کہیں سے سنا، کہیں دیکھا، جو کچھ چکھا، سونگا، جو بھی اپنی ساری زندگی محسوس کیا، وہ ہمارا تجربہ ہے، ایکسپیرینس ہے، ہمارا ادراک ہے۔ یہ ہمارا ماضی ہے، اور ہمارا ماضی پاسٹ ہی ہمارا تمام تر علم یعنی نالج ہے۔ ہمیں مستقبل کا کوئی علم نہیں۔ حال کے تجربے سے ہم اس وقت گزر رہے ہیں، اس لیے ہمارا سارا علم ہمارا ماضی یعنی پاسٹ ہے۔ علم، نالج اپنی حقیقت ریالٹی میں ماضی پاسٹ ہے، یہ ایک حقیقت یعنی ایک فیکٹ ہے۔ دنیا میں کم و پیش 50,000 سال سے انسان جیتا اور مرتا چلا رہا ہے۔ کسی کو علم نہیں کہ کتنی تعداد ہے، نہ کوئی گن سکتا ہے، یہاں تک کہ آج کل ہر روز 6 ارب سے اوپر آدم جی رہا ہے۔ اپنے ہم جنسوں کی اتنی عظیم تعداد کے درمیان جیتا ہوا ایک انسان بے حقیقت شے ہے۔ اس کی تجربات لازم ہیں کہ محدود تر کہلائیں، کیونکہ اس کی ذاتی زندگی ایک محدود دائرے میں چل رہی ہے، اس لیے کہ اس کے پاس ماضی کی صورت میں جو معلومات موجود ہیں جسے وہ علم کہتا ہے وہ الا قلیلہ ہے، دیا گیا مگر بہت تھوڑا سا، لمیٹیڈ۔ عقل، انٹلیکٹ اس علم کو استعمال کرنے کا نام ہے۔ کسی بھی صورت حال میں ہمیں جو فیصلہ کرنا ہے وہ عقل ہے، جس کی بنیاد علم ہے۔ چونکہ ہمارا علم محدود ہے، اس محدود علم کی بنیاد پر روزمرہ زندگی کے جو چھوٹے بڑے فیصلے ہم روزانہ کرتے ہیں وہ بھی انتہائی محدود حیثیت کے حامل ہوتے ہیں۔ اسے زاویہ نظر یعنی پرسپیکٹیو کہتے ہیں۔ ہمارا زندگی کو گزارنے کا زاویہ نظر تنگ، چھوٹا اور محدود ہوتا ہے، نیرو اور لمیٹڈ ہوتا ہے۔ اسی لیے ہم حادثاتی انسان یعنی ایکسیڈنٹل بینگ کی طرح زندگی گزارتے ہیں۔ ہمارے فیصلے کی، ہماری عقل کی اور ہمارے علم کی کوئی بنیاد نہیں ہوتی۔ ہم اپنے تمام فیصلے اپنے ماضی کے تجربات کو مد نظر رکھتے ہوئے کر رہے ہوتے ہیں۔ ایسے محدود تر زاویے نظر سے ہم سچ تک کیسے پہنچ سکتے ہیں؟ ہم حال یعنی پریزنٹ میں بیٹھ کر اپنے ماضی پاسٹ کا تجزیہ انالیسس کرتے ہوئے اپنے مستقبل یعنی فیوچر کے خد و حال بنانے اور اسے تبدیل موڈیفائی کرنے میں مصروف ہوتے ہیں، جبکہ ہمیں تخلیق کرنے والا ہمارا مالک ہمیں کہتا ہے کہ کوئی زیرو نہیں جانتا کہ وہ کل کیا کرے گا۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان اللہ عند علم الساعۃ وینزل الغیث ویعلم ما فی الارحام وما تدری نفس ماذا تکسب غدا وما تدری نفس بأی अर्ज़िन तमूतु इन्नल्लाहा अलीमुन खबीर, बेशक अल्लाह ही को क़यामत की खबर है और वही मैं बरसाता है और वही जानता है जो कुछ माओ के पेटों में होता है, और कोई नहीं जानता कि वो कल क्या करेगा, और कोई नहीं जानता कि वो किस ज़मीन पर मरेगा, बेशक अल्लाह जानने वाला खबरदार है। सूरह लुकमान आयत 34। जब अल्लाह ने फरमाया कि मैं ज़मीन पर अपना नायब इंसान को बनाने वाला हूँ, तो फरिश्तों ने हैरत से कहा कि ऐ रब, ये तो खून बहाने और फसाद करने वाला है। अल्लाह ने जो कहा, मैं जानता हूँ जो तुम नहीं जानते। फिर अल्लाह ने आदम को कुछ चीज़ों के नाम सिखा दिए। फिर एक मुद्दत बाद फरिश्तों से पूछा कि इन अशिया के असमा बताओ। उन्होंने आजजी की और अल्लाह ने तो जो बताया हम वही जानते हैं, हमसे ज़्यादा कुछ नहीं। फिर आदम को हुक्म दिया तो उसने नाम बता दिए। सूरह अल बकरा 32-33 आयत। अगर आप गौर करें तो पता चलता है कि हमें अशिया के नामों का इल्म है और उनके अच्छे बुरे खवास का भी इल्म है, लेकिन हम किसी भी शय की हकीकत नहीं जानते। आपकी पूरी ज़िंदगी, आपके पूरे इल्म में कोई एक शय भी ऐसी नहीं जिसकी असल हकीकत और माहियत यानी एक्चुअलिटी का आपको इल्म हो। माचिस का पता है कि इससे आग जलेगी, फ़ायदे का भी पता है कि नुकसान का भी पता है, लेकिन आग बजाते खुद क्या है? कुछ गैसेस का मजमुआ। अच्छा, गैस अपनी असल में क्या है, उसकी एक्चुअलिटी क्या है? माचिस में तीली है, इसके सिरे पर मसाला है, तीली लकड़ी से बनी है, लकड़ी दरख्त से आई है, दरख्त के पत्ते शाखें हैं, तना है, इसकी जड़ है, दरख्त बीज से बनता है, हर शय का बीज होता है, लेकिन ये बीज असल में क्या है? जब भी आप किसी शय की जड़ यानी रूट तक जाएंगे तो देखेंगे कि किसी भी शय की हकीकत का हमें कुछ इल्म नहीं। दिया तो गया है लेकिन थोड़ा सा। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ये दुआ पढ़ा करते थे, अल्लाहुम्मा अरिनल अशिया कमा ही। तिर्मिज़ी, ए अल्लाह हमें चीज़ों को वैसा दिखा जैसी उनकी हकीकत है। हमारा इल्म महदूद यानी लिमिटेड है, जब तक हम इस हकीकत को समझकर मान नहीं लेते तब तक असल इल्म का दरवाज़ा हम पर नहीं खुलता, ना ही नफ्स का तज़किया हो पाता है। फरमाया, रब ला शरीक ने इंसान ज़ालिम वायलेंट और जाहिल इग्नोरेंट है, तो हम अपने रब की इस स्टेटमेंट को क्यों नहीं मानते कि हम जाहिल हैं? मानेंगे नहीं तो जहल का तिलिस्म कैसे टूटेगा? औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। इन्ना अरज़नल अमानता अलस समावाती वल अर्ज़ी वल जिबाली फअबैना अन यहमिलनहा वअशफ़क़ना मिनहा वहमलहल इंसान इन्नहु काना ज़लूमन जहूला। हमने इंसानों और ज़मीन और पहाड़ों के सामने अमानत पेश की और फिर उन्होंने इसके उठाने से इनकार कर दिया और इससे डर गए और इसे इंसान ने उठा लिया, बेशक वो बड़ा ज़ालिम बड़ा जाहिल था। सूरह अल अहज़ाब आयत 72। इल्म और अकल के अलावा भी एक शय हमारे पास है जिसे शऊर कहा जाता है। ये एक बड़ी आँख, एक वसी तर ज़ाविया नज़र है। हमें एक लहजे में पता है कि हम कौन हैं। अपनी सारी ज़िंदगी से हम एक लम्हे में बाखबर हैं। इसके लिए हमें किसी अकलो इल्म अकल की ज़रूरत नहीं। हम बाखबर हैं, अवेयर हैं, हम जिंदा हैं। हमें अपने जिस्म व हवास और इल्म व अकल का शऊर है, अवेयरनेस है। हमें कुछ याद रखने की ज़रूरत नहीं, यही हमारा शऊर है। एक मिसाल से समझते हैं। आपने अक्सर डायरी के शुरू में दुनिया का नक्शा देखा होगा। इस नक्शे में अगर आप कोई शहर ढूंढ रहे हों तो आप नक्शे में गुम होते हैं। आप कुछ ढूंढ रहे हैं, ये इल्म है, अकल है। इस नक्शे को, इस मैप को एक नज़र में पूरा देखने के लिए आपको कुछ वक्त के लिए आर्जी तौर पर मंजिल यानी डेस्टिनेशन को छोड़ना होता है, सवाल छोड़ देना होगा। आपको एहसास होगा कि अगर आप कुछ नहीं ढूंढ रहे तो आप पूरा नक्शा देख सकते हैं। आप पूरी दुनिया एक नज़र में आपके सामने है, यही शऊर है। क्या इंसान इस बात पर कादिर नहीं कि वो अपनी पूरी ज़िंदगी पर एक नज़र डाले और सब कुछ देख ले? क्या आपने कुछ ऐसा किया है? क्या वजह है कि हम बाशऊर होने के बावजूद बेशऊरी की ज़िंदगी को तरजीह देते हैं? हमें सारी ज़िंदगी छोटे छोटे मसाइल के हल में मसरूफ़ आदमी खुद को पूरे तौर पर देखने को तैयार नहीं होता, क्यों? تمام جہانوں کا رب فرماتا ہے کہ ہم نے تمام انسانوں کو ایک ہی نفس پر پیدا کیا ہے، یعنی ایک ہی سائیکی پر۔ ہم سب کی ایک ہی نفسیات ہے، ایک ہی سائیکوسس ہے۔ اس لیے جب میں لکھتے ہوئے میں لکھتا ہوں تو وہ آپ ہیں، اور جب میں آپ لکھتا ہوں تو وہ بھی میں ہوں۔ یہ ہی بات ہے، سب میں ایک ہی نفس کار فرما ہے۔